नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको आफ्नै लोक सङ्गीतको सहयात्री दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम हरेक दिन आउने गर्छ साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र हामीले बजाउने लोक भाका मार्फत लोक दोहोरी गीतहरू मार्फत तपाईँ आफ्ना आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राख्न चाहनुहुन्छ भने 0556-63332 र 0556-63333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले दुईवटा बाटो खुल्ला राखिसकेका छौँ। कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्कार दाइ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म हेटौँडाबाट राधिका। हेटौँडाबाट राधिका। हजुर दाइ। राधिका जी के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ? पानी पर्न लागिरहेछ। पानी पर्न लागिरहेछ अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? अब यस्तै अब बिहान 10 बजीदेखि बेलुका 5 बजीसम्म ट्रेनिङ हुन्छ, अनि त्यतिकै बिदा हुन्छ, त्यतिकै खाने बस्ने ट्रेनिङ जाने त्यही हो दाइ, काम छैन। अनि खाना भयो कि नै? साथीहरू बनाउँदै हुनुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? आज यहाँ होस्टेलमा भएका सम्पूर्ण साथीहरूलाई, अनि त्यसपछि मेरो घर परिवारमा बुवा मम्मी दाई भाउजूहरूलाई, अनि मामा माइजूहरूलाई, र राधिका भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ राधिकाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छ। अन्तिममा हजुरलाई र भित्र कन्ट्रोल दाईलाई पनि तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छु, नमस्कार। नमस्कार, बाबा। यति बेला हेटौँडाबाट राधिका आउनुभएको थियो, आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556-63332 र 0556-63333 बाटो हामीले खुला राखिसकेका छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, घरमा व्यस्तताको कारणले फर्किरहनु भएको छ, मोबाइलको सेटमा अथवा रेडियो सेटमा रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ भने तपाईँको दिनभरको व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरि राखेका छौँ। र तपाईँ आफ्नो परिवार घर परिवारदेखि टाढा हुनुहुन्छ, टाढा गएर बस्नु भएको छ, आफ्ना प्रियजन मित्रहरूबाट तपाईँ अलग हुनुहुन्छ, आफ्नो प्रियजन मित्रहरू तपाईँबाट भने 0556-63332 र 0556-63333 बाटो हामीले खुल्ला राखिसकेका छौँ। तपाईँले आफ्ना प्रियजन मित्रहरू घर परिवारलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि रूपचन्द तामाङ। रूपचन्दजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाना खानुभयो कि नै? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। अनि के कसरी बित्यो आजको दिन तपाईँको? बसी बस गरेर बित्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ रूपचन्दजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्त इष्ट मित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा गई मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार दादा। कहाँबाट कोराकबाट होइन? हजुर। अनि के छ तपाईँको नयाँ नौलो खबर? ए राम्रो दादा। कोराकबाट सोनम है? हजुर सोनमजी, अनि के कसरी बित्यो नि तपाईँको दिन आज? पढ्ने लेख्ने त्यति हो दादा, मेरो काम पढ्ने लेख्ने त्यति हो तपाईँको काम। अनि खाना भयो कि नै? भयो दादा। खाना खाइसक्नु भयो? हजुर। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरको लागि धन्यवाद। कोनोडन दादा लागि, अघि रूपचन्द आउनुभएको त्यसको लागि, यहाँ गाउँमा हुने हुन्छ सोनमजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला कोराकबाट सुनामा आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। 0555-63-332 र 33 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। हामीले दुईवटा बाटो तपाईँको लागि खुल्ला राखिराखेका छौँ र अब भने एउटा भाका राख्ने बेला भएको छ। राजु परियार अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको यो लोक भाका झिमझिम सानो भन्ने भाका तपाईँको अबको क्रममा तपाईँको लागि। मिठो आवाज हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। राजु परिवार अनि विष्णु माझीको सुमधुर आवाज रहेको थियो यो लोक भाकामा, हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। 0555-63-332 र 0555-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट कवि गौतम। हजुर, अनि के छ भण्डारातिरको नयाँ नौलो खबर? नयाँ नौलो खबर ठिकै छ, अहिले पानी आउन लागेको छ। हजुर, अनि रमाइलो छ, यस्तै वातावरण ठिकै छ। हजुर हजुर, हजुर कार्यक्रम आएर मलाई नि यस्तो रमाइलो, झनै रमाइलो लागेको। अनि कविजी के कसरी बित्यो तपाईँको दिन आज? आज दिन यसो वरपर साथीभाइ भेटघाट गरेर बित्यो, रमाइलो गरेर। अनि खाना खानु भयो कि नै? अब खाना बनाएर खानुपर्छ। बनाएर खानुपर्छ, हुन्छ। आज कार्यक्रममा हुनुहुन्छ को, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि त्यसपछि कवि गौतम भन्दा चिनी नचिनी सम्पूर्ण सम्पूर्ण सम्पूर्ण नेपालवासीलाई। हुन्छ कविजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छौँ, नमस्कार। नमस्कार। यति बेला भण्डाराबाट कवि गौतम आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ आफ्नो काममा र कामबाट घर फर्किँदै हुनुहुन्छ, मोबाइलको सेटमा वा रेडियो सेटमा, रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ बसेर हामीलाई सुनेर हामीलाई साथ दिइरहनु भएको छ। र कोही साथी खाना खान लाग्दै हुनुहुन्छ भने पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ। सबैजना एकै ठाउँमा जम्मा भएर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, मोबाइलको सेटमा वा रेडियोको सेटमा सुनेर। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँहरूले कार्यक्रम अर्पण शुभ साँझको बसाइमा हुनुहुन्छ, तपाईँ पनि आउन सक्नुहुनेछ। 0555-63-332 बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट निमेश कि निर्मल? निर्मलजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि के कसरी बित्यो तपाईँको दिन आज? बसी बस मात्रै हो। अनि निर्मलजी, अनि खाना भयो कि नै? हाम्रो पनि कार्यक्रम सकिने लगतै हुनेछ। अनि आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ निर्मलजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला मकवानपुरबाट निर्मल थिङ आउनुभएको थियो, आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। दादा नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट बिन्दास। हजुर हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? अनि मेरो साथी बिरबहादुर डिङलाई, अनि मेरो घर परिवारलाई, अनि अशोक प्रजल कुमार, अनि गोरखाबाट आउने सनक तामाङलाई, अनि मेरो अङ्कल तामसलाई, अनि दाई टिकेराम, अनि यहाँ बहिनीहरू हुनुहुन्छ सबैलाई, अनि मेरो पदमपुरको समीर तामाङलाई, अनि मलाई बिन्दास लामा भनेर चिन्ने सम्पूर्णलाई। दादा हुन्छ, बिन्दासजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो, आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 33 बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पाण्डवजी के छ तपाईँको नयाँ नौलो खबर? अनि तपाईँ र मेरो त धेरै दिनपछि कुराकानी भयो नि त। अनि के कसरी बितिरहेछ अचेल तपाईँको दिनहरू? हजुर तपाईँको दिन चाहिँ के कसरी बितिरहेछ पाण्डवजी भनेको मैले? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? मेरो साथीहरू अरुण चेपाङ, अतिवल चेपाङ, दिनेश चेपाङ, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरू अहिले एकदम सुनेर बस्नुहुने मेरो काका गर्वलाल प्रजा, अनि भाइहरू सुमन सुजान, अनि बजेलाई, अनि मेरो घर परिवार र गर्दसमा रहनुहुने दाजे बहिनीहरू र जीमना दिदी भाइमा रवि, सम्पूर्ण घर परिवार र अर्पण एफएम युनिट लगाएर विशेष गरी चाहिँ मलाई बिर्सने हुन्छ। पाण्डवजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला शक्तिखोर तिनबाट पाण्डव चेपाङ आउनुभएको थियो, आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 33 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब नि एउटा भाका राख्ने बेला भएको छ, कुलेन्द्र विक्क अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको लोक भाका मन परेरै हो कि, अवक्रममा तपाईँको लागि। पूजा लागो जिम्मल बाको आग अर्को पातैमा मन परिरहे हो कि सबलाई देऊ हातैमा मलाई सालको पातैमा कुलेन्द्र विक अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। 0555-63-332-33 बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने लोकदोहोरी भाका मार्फत आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग कुरा गर्न पाएनौँ हामीले, उहाँसँग आफ्नो जमर्क प्रकाशन गाएँ पाएनौँ हामीले। 0555-63-332 र 0555-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। साथीहरू आउनुहुन्छ र विषयमा भाग्नुहुन्छ मिसकल मात्रै हानेर, त्यस्तो नगर्नु होला। 0555-63-332 र 0555-63-333 बाटो भएर आउन सक्नुहुनेछ कार्यक्रममा। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, आफ्नो कामबाट घर फर्किरहनु भएको छ, रेडियो अर्पण बस्ने कार्यक्रम अर्पण शुभ साँझ सुन्नु भएको छ भने तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ। 0555-63-332 र 33 बाटो हामीले खुल्ला गरिराखेका छौँ। होइन कार्यक्रममा आउन मन लागेको छैन, म सुनेरै साथ दिन्छु भने पनि ठिक छ, तपाईँ सुनेर पनि साथ दिन सक्नुहुनेछ रेडियो अर्पण 104.5 मेगाहर्ज मार्फत। र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार मेघनाथजी, के छ तपाईँको नयाँ नौलो खबर? हेलो हेलो हजुर, कहाँबाट को बोल्नुभयो? मिलिजुली डेन्जर काफ्री। हजुर के छ डेन्जरजी, तपाईँको नयाँ नौलो खबर? तपाईँको नयाँ नौलो खबर के छ डेन्जरजी भनेको मैले? सबै ठिक छ। अनि खाना खानुभयो कि भएन नि? अनि आजको दिन के कसरी बित्यो तपाईँको? रमाइलोमै बितिरहेको छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि अर्को होल युनिटलाई, अनि मेरो कान्छी छोरी अनितालाई, अनि मेरो छोरो रेन्जर काब्री, अनि मेरो राधा छोरी, सृजना छोरी, नातिनी आशिका, अनि सासु आमा, अनि ठुलो छोरी, सब मलाई चिनी नचिनी डेन्जर काब्री भन्ने चिनी नचिनी सम्पूर्ण लाग्यो। हुन्छ डेन्जरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला मिलिजुली चोकबाट डेन्जर काप्री आउनुभएको थियो, हामीलाई सधैँ सम्झाउनुहुन्छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ। 0555-63-332 र 33 बाटो हामीले खुल्ला राखिसकेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलरबाट प्रसन्ना। अनि प्रसन्नाजी, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। तपाईँसँग त धेरै दिनपछि कुराकानी भयो नि त हाम्रो त। अनि के कसरी बिताइरहनु भएको छ अचेल दिनहरू? बोर्डिङ जाने आउने होइन। अनि खाना खानु भयो कि भएन नि? एकछिनपछि हुन्छ हुन्छ। कार्यक्रममा आउनु भएको छ आज को कसलाई सम्झिने? धन्यवाद। हुन्छ प्रसन्नजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला बकुलरबाट प्रसन्न आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ दिनभर व्यस्त भएर काममा घरमा फर्किरहनु भएको छ, आफ्नो काम गरेर घरमा फर्किरहनु भएको छ भने हामीले मिठा मिठा लुकदुखुरी भाकाहरू बजाएर तपाईँको दिनभरको व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ। र तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो अनि फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, हेटौडाबाट राधिका, कुराकबाट रूपचन्द तामाङ, कुराकबाट सोनम, र भण्डाराबाट कवि गौतम, र मकवानपुरबाट निर्मल सिंह, पदमपुरबाट बिन्दास लामा, शक्तिखोर तिनबाट पाण्डव चेपाङ, मिरिजुली चोकबाट डेन्जर काप्री, अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो बकुलरबाट प्रसन्न। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष धन्यवाद भन्दै फुलफुलेर पायालै भयो। रामजी खाँड अनि सम्झना लामिछाने मगरको सुमधुर आवाजमा सजिएको यो लोक भाका पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। अर्पण 104.5 मेगाहर्ट्ज।